गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेसन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बिबिए सिए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर, रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0656635355, मोबाइल 9845183344। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि यो साँझको बेला तपाईँलाई नै भेट्नको लागि, तपाईँसँगै रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो विषय लिएर हामी हरेक दिन साँझ 7 पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। मिठा मिठा लोकधोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ। तपाईँको दिनभरिको थकाललाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा रहन्छौँ र आउन चाहनुहुन्छ आज पनि यो साँझको बेला हामीसँगै एकैछिन भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656635332। यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला अर्पण शुभ साँझको यो विषयलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नुभएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। आजको अर्पण शुभ साँझको व्यवसायसँग न्यू साइनिङ एजुकेसन सेन्टरले सहकारी गरेको छ। यदि तपाईँ एसएलसी फेल भएर बस्नु भएको छ, एसएलसी पास गर्न सक्नु भएको छैन भनेदेखि चाहिँ तपाईँले अब पिर गर्नु पर्दैन, किनकि न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँहरूको माझमा हाजिर छ। तपाईँ एसएलसी फेल भएर अलिकति दुःख मानेर बस्नु भएको छ, दिग्दारिएर बस्नु भएको छ भनेदेखि न्यू साइनिङ एजुकेसन सेन्टरले 8 विषयको कक्षा सञ्चालन गराउँदछ। तपाईँलाई यो जानकारी म गराउन चाहन्छु। यदि तपाईँ एसएलसी पास गर्न सक्दिनँ भनेर बस्नु भएको छ भने त्यो नसोच्नुहोस्, न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँहरूको माझमा छ र तपाईँ त्यहाँ गएर पढ्नुहोस्, पक्कै पनि तपाईँले एसएलसी पास गर्न सक्नुहुन्छ र त्यहाँबाट तपाईँले धेरै सुविधाहरू पनि लिन सक्नुहुन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, त्यस्तै गरी प्रत्येक महिना फुल मार्कको लागि चाहिँ प्रत्येक महिना फुल मार्कको इक्जाम गराइन्छ, त्यस्तै गरी एसएलसीको लागि एकदमै सक्षम बनाइन्छ। एकपटक तपाईँ जानुहोला न्यू साइनिङ एजुकेसन सेन्टरमा, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा पढाइन्छ र तपाईँ प्लस टूको लागि चाहिँ ट्युसनहरू पढ्न चाहनुहुन्छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई। सम्पूर्ण तहको ट्युसनको लागि सम्झिनुहोस्, इङ्ग्लिस ल्याङ्ग्वेजहरू तपाईँलाई सिक्नु परेको छ भनेदेखि तपाईँले सम्झिनुहोस् र साथसाथै तपाईँ साइन्स विषय लिएर प्लस टू पास गर्नुभएको छ र बिबिए सिए पढ्न चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूको लागि पनि अनिवार्य बेसिक कोर्स गराइन्छ न्यू साइनिङ एजुकेसन सेन्टरमा, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। गुणस्तरीय शिक्षाको लागि तपाईँले सधैँ सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा, फोन नम्बर 0656635355 र मोबाइल नम्बर 9845183344। तपाईँले फोन गर्नुहोस् र अझै न्यू साइनिङ एजुकेसन सेन्टरको बारेमा विस्तृत रूपमा जानकारी लिनुहोला। आगामी दिनहरूमा म पक्कै पनि तपाईँलाई अझै धेरै जानकारी न्यू साइनिङ एजुकेसन सेन्टरको बारेमा दिने नै छु र कार्यक्रम अवधिभर तपाईँलाई जानकारी गराउने नै छु। यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर दिदी नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? को राग देखि प्रेम हजुर अनि के छ प्रेम जी तपाईको हाल खबर ए ठीक ठाक हुनु पर्छ दिदी खाना खाएर बस्नु भा हो भाछन दिदी कति बेला हुन्छ त औ एकछिन बसि समय हुँदै छ हैन हजुर के गर्नु भयो आज दिनभरि प्रेम जीले आज एकछिन बस्नु भयो दिदी बसि बसाइमै दिन बित्यो हजुर ल ठिक छ यस पछाडि हामी निकै नै रमाइलो खालको भाका राख्छ तपाईँको लागि कसलाई सम्झिनुहुन्छ त्यो भाका मार्फत सर्वप्रथम हजुरको लागि धन्यवाद रामु दादाको लागि र प्राविधिक दादाको लागि र मेरो फ्यानहरू अशोक प्रजल रूपचन्द कुमार किलट सिस्टरहरू मिना र सरिता राममाया र बिमला र त्यो अनुसारलाई पनि सुनाउन चाहन्छु हुन्छ प्रेमजी अहिले भने छुटो आउँदै गर्नुहोस् है नमस्कार प्रेम हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस् 0956 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ यदि तपाईँ ट्युसनहरू पढ्न चाहनुहुन्छ भने जस्तो ठाउँ भेट्नु भएको छैन भनेदेखि तपाईँले अब चाहिँ चिन्ता नगर्नुहोस् किनकि न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँहरूको माझमा छ तपाईँ एसएलसी फेल भएर बस्नु भएको छ भनेदेखि चाहिँ 8 विषयको कक्षा सञ्चालन गरिन्छ यो जानकारी पनि म तपाईँलाई गराउँछु र सम्पूर्ण तहको ट्युसन क्लासहरू त्यस्तै गरी इङ्ग्लिस ल्याङ्ग्वेज तपाईँ पढ्न चाहनुहुन्छ भनेदेखि तपाईँले सधैँ न्यू साइनिङ एजुकेसन सेन्टरलाई सम्झिनुहोला जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा मोबाइल नम्बर 98451 83 344 तपाईँले फोन गर्नुहोस् र अझै धेरै जानकारी लिनुहोला यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ अस्मिता चिपाङ कहाँबाट रे अस्मिताजी अनि के छ अस्मिताको हाल खबर हाम्रो पनि एकदम ठिक ठाक छ तपाईँहरूले यति धेरै माया गर्नु भएको छ बेठिक हुने त कुरै छैन नि कति व्यस्त भएको है फोन पनि कहिले काहीँ त मोबाइलै फाल्दै जस्तो रिस उठ्छ है फोन लागेन भनेदेखि म बुझ्छु नि त कति प्रयास गर्नुहुन्छ कति माया गर्नुहुन्छ भनेर त है हजुर ठिकै छ आज लागिहाल्यो अब भोलिका दिनहरूमा चाहिँ पक्कै पनि फोन लाग्छ अब चाहिँ फेरि फोन लगाउन नछोड्नुहोस् है कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत धेरै धेरै धन्यवाद छ अहिले भने छुटौँ है अस्मिताजी नमस्कार अस्मिता आउनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0956 63 332 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ यति बेला अर्पण शुभ साँझको व्यवसायमा एउटा निकै नै रमाइलो खालको भाका राख्छ तपाईँ सम्पूर्णको लागि उमागिरी र खुमन अधिकारीको स्वर रहेको भाका हो एउटा केटी पाम जाऊ दुईजनाले मलाई मन पराउँछन्, लोनकता जामुमा गिरी र खुमन अधिकारीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको सर्पण शुभ साँझको यो विषय तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ, यो साँझको बेला एकैछिन भए पनि हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0656-63-332। यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकार्य गरेको छ। मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु कि तपाईँ एसएलसी फेल भएर बस्नु भएको छ र एसएलसी पास गर्न सक्दिनँ अब भन्ने लागिराखेको छ भने अवश्य तपाईँले त्यो नसोच्नुहोस्, किनकि न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँहरूको माझमा छ। 8 विषयको कक्षा सञ्चालन गराइन्छ न्यू साइनिङ एजुकेसन सेन्टरमा। तपाईँलाई पढ्न मन लागेको छ, एसएलसी पास गर्न मन लागेको छ भनेदेखि तपाईँले अब चाहिँ न्यू साइनिङ एजुकेसन सेन्टरलाई सम्झिनुहोला। प्रत्येक हप्ता क्लास टेस्ट लिइन्छ न्यू साइनिङ एजुकेसन सेन्टरमा, तपाईँहरूलाई मैले जानकारी गराइराखेको छु। र प्रत्येक महिना फुल मार्कको परीक्षा लिइन्छ, त्यस्तै गरी एसएलसीको लागि चाहिँ सक्षम बनाइन्छ विद्यार्थीहरूलाई। दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा पढाइ हुने एकमात्र ठाउँ रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टर। सम्पूर्ण तहको ट्युसनहरू पनि सञ्चालन हुन्छ त्यहाँ, त्यसैले तपाईँ अवश्य जानुहोला न्यू साइनिङ एजुकेसन सेन्टरमा, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा। फोन नम्बर 0656-63-355, मोबाइल नम्बर 98451-83-344 रहेको छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट। तपाईँलाई पनि धेरै धेरै शुभकामना छ, आज बल्ल भेट भयो है। ठिकै छ, केही छैन, बिजी हुनु पनि पर्छ होइन, तर हामीलाई नि पुरै चटक्कै माया चाहिँ नमार्नु होला बिजी भए पनि है। माया त मारे छैन, यो घरले बल्ल ढुक्क भएको छ है, ल ठिकै छ। अनि खाना खानु भयो कि छैन? बिस्तारै बिस्तारै खानु होला, मेरो पनि भएको छैन, अब मेरो पनि एकैछिन पछाडि। अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? धन्यवाद। अनि विष्णुलाई, राजलाई, घमण्डलाई, रेशलाई, कुमारलाई, विजयलाई, कल्पनालाई, कमलालाई, शान्तिलाई, मेरो सानो छोरा, मेरो बहिनी पुष्पालाई, अर्पण एफएम होल युनिटलाई, मेरो घर परिवार सबैलाई, र सर अधिकारी भन्ने नचिनी सम्पूर्णको लागि। हुन्छ सरजी, छिटो नमस्कार। सरु अधिकारी आउनु भएको थियो पदमपुरबाट, र अर्पण शुभ साँझको व्यवसायी हो न्यू साइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ। तपाईँलाई एसएलसी पास गर्नु परेको छ भने जस्तो ठाउँ भेट्नु भएको छैन, पढ्ने ठाउँ अलि विश्वासिलो ठाउँ भेट्नु भएको छैन भनेदेखि अवश्य तपाईँ दुधारमा नपर्नुहोस्, न्यू साइनिङ एजुकेसन सेन्टर तपाईँहरूको माझमा छ। सम्पूर्ण तहको ट्युसन कक्षाहरू सञ्चालन गरिन्छ, त्यसैले तपाईँले सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। फोन नम्बर 0656-63-355, मोबाइल नम्बर 98451-83-344 रहेको छ। यो नम्बरमा तपाईँले फोन गर्नुहोस् र अझै विस्तृत रूपमा जानकारी लिन सक्नुहुनेछ न्यू साइनिङ एजुकेसन सेन्टरको बारेमा। र यति बेला को साथी आइसक्नु भएको छ, फेरि पनि उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सम्झना। अनि के छ सम्झना जी, के गर्नुहुन्छ? खाना खानु भएको छैन, त्यही भएर बिस्तारै बोल्नु भएको हो? मेरो बोली नै यस्तै हो, सानो छ भन्नुहोस् न। अनि अनि के छ अरू पदमपुरतिरको नयाँ नौलो हालखबर तपाईँको गाउँछाउँको? जे होस् अब नयाँ जोस नयाँ जागर आएको छ हाम्रो सम्झनाजीमा पनि है। ल ठिक छ, तपाईँलाई शुभकामना छ नयाँ वर्षको। धन्यवाद। अनि अब बस्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? हजुर, हुन्छ अहिले भने छुटौँ है। नमस्कार। सम्झनाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो। व्यवसायमा रहेर मिठा मिठा लुकधुरी भाकाहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै रमाइलो खालको भाका राख्छु। तपाईँलाई पक्कै पनि मनपर्छ यो भाका। यति बेला अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि प्रवेश निश्चित छ। धेरै आए आफै राजी भएन, मन परेको तिमी सानो तिमलाई वास्ता छैन, मेरो मनमा बस्न लाग, मेरो मनमा बस्न लाग, भावनाको बेच तिमी आए सागा छ, अरूलाई त राम राम प्रवेश निषेध छ। प्रस्ताव राख्न धेरै आए आफै राजी भएन, मन परेको तिमी सानो तिमलाई वास्ता छैन, मेरो मनमा बस्न लाग, मेरो मनमा बस्न लाग, भावनाको बेच तिमी आए सागा छ, अरूलाई त राम राम प्रवेश निषेध छ। मेरो मनमा बस्नलाई भावनाको गेट छ, तिमी आए स्वागत छ, अरूलाई त राम राम प्रवेश निषेध छ। लेकिन रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। न्यु साइनिङ एजुकेसन सेन्टरले आजको अर्पण शुभ साँझको व्यवसायसँग सहकार्य गरेको छ। मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु कि तपाईँ ट्युसनहरू पढ्न चाहनुहुन्छ, एसएलसी फेल भएर बस्नु भएको छ भने जस्तो ठाउँ भेट्नु भएको छैन भनेदेखि चाहिँ तपाईँले अब सम्झिनुहोला न्यु साइनिङ एजुकेसन सेन्टरलाई, जुन रत्नगर 8 दूरसञ्चार रोडमा रहेको छ। गुणस्तरीय शिक्षाको लागि तपाईँले सधैँ सम्झिनुपर्ने नाम रहेको छ न्यु साइनिङ एजुकेसन सेन्टर। यो जानकारी तपाईँको लागि। र यति बेला कोही साथी आइसक्नु भएको छ, आजको अर्पण शुभ साँझको अन्तिम सहभागी साथी हुनुहुन्छ कि जस्तो लागिराखेको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? नारायणपुरबाट सरिता थापा। सरिता थापा नारायणपुरबाट? हजुर हजुर। अनि के गर्नुहुन्छ सरिताजीले? म यतिकै बसी बसौ एफएम सुन्दै भने पछाडि एकदमै लक्की हुनुहुँदो रहेछ हाम्रो सरिताजी। अनि कतिको सुन्नुहुन्छ कार्यक्रम? सुन्नुहुन्छ? फोन त त्यति धेरै गर्नुहुन्न है? ल ठिकै छ, अब आगामी दिनहरू पनि तपाईँसँग यस्तै गरी कुराकानी गर्न पाइराखौँ यति चाहना छ है। अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? तपाईँलाई प्राविधिक मित्रलाई, रेडियो अर्पण युनिट रेडियो अर्पण सुनेर बस्नु भएको सम्पूर्ण, अनि मलाई किन नकिने सम्पूर्ण। हुन्छ, छोटो मिठो सम्झना राख्नु भयो, धेरै धेरै धन्यवाद छ। अहिले भने छुटौँ। नमस्कार। नमस्कार। सरिता हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ र अब चाहिँ कार्यक्रमबाट पनि छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो, सुनेर बसिदिनुभयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। र फोन गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु। यतिन्जेलसम्म जो जो साथीहरू आउनुभयो तपाईँप्रति पनि आभारी छु। इन्टरनेट अनलाइनबाट विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र तपाईँ एसएलसी फेल भएर बस्नु भएको छ, विभिन्न तहको ट्युसनहरू पढ्न चाहनुहुन्छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला न्यू साइनिङ एजुकेसन सेन्टरलाई, जुन रत्नगराट दूरसञ्चार रोडमा रहेको छ। फोन नम्बर 0556563355, मोबाइल नम्बर 98451883344 यो नम्बरमा फोन गर्नुहोस्। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा, उहाँसँग अझै विस्तृत रूपमा तपाईँले न्यू साइनिङ एजुकेसन सेन्टरको बारेमा जानकारी लिन सक्नुहुनेछ। आजको लागि भने अर्पण शुभ साँझको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, शुभ सन्ध्या। सिम पानी परेको त्यही पानीमा रुझेको, खै त सानो तिमीले मेरो मनको कुरा बुझेको। आज यतै बसम, आज यतै बसम, पिरातीले भेरौँला, फिल्म हेरौँला। सिमसिम पानी परेको त्यही पानीमा रुझेको, खै त सानो तिमीले मेरो मनको कुरा बुझेको। आज यतै बसम, आज यतै बसम, पिरातीले भेरौँला, फिल्म हेरौँला। ओए आज यतै बसम, पिरातीले भेरौँला, फिल्म हेरौँला। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। ल हेर यो झोक्राको होइन एसएलसी कस्तो गरिस्? बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेसन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बिबिए सिए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0556563355, मोबाइल 98451883344। नर्थ पॉइंट एकेडेमी को भर्ना सम्बन्धी सूचना। नया व्यवस्थापन को साथ संचालन भइरहेको एस नर्थ पॉइंट एकेडेमी पिठुआमा शैक्षिक सत्र 2071 का लागि नर्सरी देखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। हाम्रा विशेषताहरू: सीसीटीभी बाट विद्यार्थीको प्रत्यक्ष निगरानी हुने चितवनको एकमात्र विद्यालय, मन्टेसोरी पद्धतिबाट पढाइ हुने, कम्प्युटर इमेल इन्टरनेटको व्यवस्था, प्रोजेक्टर माध्यमबाट पढाइ हुने, प्राचार्य नर्थ पॉइंट एकेडेमी पिठुवा चितवन, फोन नम्बर 0556562611। छाला तथा यौनरोगका